नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरकै साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ प्रेतीले लोकतन्त्र बलियो बनाउन स्थानीय सरकारको निर्वाचन हुनुपर्ने बताउनु भएको छ। निर्वाचन आयोगले आज महेन्द्रनगरमा आयोजना गरेको निर्वाचन कानुन तथा निर्वाचन विवाद निरूपण सम्बन्धी अन्तर्क्रियाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, लोकतन्त्र संस्थागत गर्न र जनतालाई लोकतन्त्रको अनुभूति दिन निर्वाचन अपरिहार्य छ। संविधान सभाको निर्वाचन भए पनि स्थानीय निकायको निर्वाचन हुन नसक्दा स्थानीय निकायको काम समेत प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त प्रेतीले बताउनु भयो। उप्रेतीले निर्वाचनमा आएका विवादलाई सहज ढङ्गबाट समाधान गर्नुपर्ने र अब बन्ने संविधानमा 5-5 वर्षमा निर्वाचनको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आगामी अधिवेशनमा आफ्नो अध्यक्ष पदको उम्मेदवारी पार्टीको विधान विपरीत नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको भेटमा नेता नेपालले पार्टीको विधानको पूर्ण जानकारी नभएकाहरूले आफ्नो उम्मेदवारीमाथि विभिन्न आरोप लगाउने गरेको बताउनुभयो। उहाँले पार्टीप्रति उत्तरदायी र जिम्मेवार व्यक्ति अगाडि आए, नेतृत्व चयनका लागि सहमतिको बाटो अहिले पनि खुल्ला रहेको उल्लेख गर्नुभयो। नेता नेपालले एकीकृत माओवादीबाट संसद अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारीपूर्ण भएको बताउनुभयो। नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पार्टीको आगामी महाधिवेशनमा नेतृत्वको लागि नेता केपी शर्मा ओलीसँग कसैको प्रतिस्पर्धा नहुने बताउनु भएको छ। प्रेस चौतारी बाँकीले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बस्नेतले अब पनि केपी ओलीलाई अध्यक्ष नबनाउने हो भने एमाले अन्यायीहरूको पार्टीका रूपमा चुनिने बताउनुभयो। माधव कमरेड अध्यक्षमा लड्नुहुन सर्वसम्मत वा निर्वाचनबाट एमालेको आगामी अध्यक्ष केपी ओली हुनुहुन्छ, बस्नेतले भन्नुभयो। अध्यक्ष बस्नेतले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बन्नु नेतृत्वको जाम गर्नुभएको दावी गर्नुभयो। 2054 सालदेखि 2064 सालसम्मको एमाले पार्टी कमजोर भएको भन्दै बस्नेतले त्यसबीचमा नेतृत्व गर्नेको गम्भीर समीक्षा हुन आवश्यक रहेको औल्याउनु भयो। श्रीलङ्का सरकारले विद्रोही संगठन लिबरेसन टाइगर्स अफ तमिल इलम लेटेका पूर्व लडाकुहरूको पुनस्थापनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ। अन्तिम चरणको पुनस्थापनाको काम आउँदो वर्षको पहिलो त्रैमासिक अवधिमा पुरा हुन सक्ने पुनस्थापना आयुक्त मेजर जनरल जगत विजय तिल्लेकेले बताउनु भएको छ। उहाँका अनुसार अन्तिम चरण अन्तर्गत 4 महिलासहित 129 जना पूर्व लिट्टे सदस्यको पुनस्थापनाको काम भइरहेको छ। उनीहरू अहिले उत्तरी प्रान्त बबुनियाको पुन्थोतममा पुनस्थापना केन्द्रमा र सेना र पुनस्थापना ब्युरोले सञ्चालन गरेको 1 वर्षीय पुनस्थापना कार्यक्रममा सहभागी छन्। पुनस्थापना आयुक्त विजय तिल्लेकेले हरेक 3 महिनामा निश्चित सङ्ख्यामा पूर्व लडाकुहरूलाई समाजमा पुनस्थापना गराउने काम भइरहेको र पछिल्लो 1 महिनामा मात्र 12 जना पूर्व लडाकुहरूलाई पुनस्थापित गरिसकेको बताउनुभयो। र नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ 2 महिना लामो प्रशिक्षणका लागि पोल्यान्ड जाने भएका छन्। श्रेष्ठलाई पोल्यान्डको प्रिमियर लिग क्लब जियागिल्लोना वाइस लिस्टोकले प्रशिक्षणको लागि बोलाएको हो। क्लबले औपचारिक पत्र पठाइसकेकाले केही दिनमा भिसा प्रक्रिया पुरा गरी पोल्यान्ड जाने तयारी गरेको श्रेष्ठले बताउनुभयो। क्लबले उहाँको भिसा प्रक्रियामा सहयोग गर्न काठमाडौँको पोलिस कन्सुलेन्ट कार्यालयलाई पत्र समेत पठाएको छ। क्लबले पठाएको पत्रमा श्रेष्ठको प्रशिक्षण जुलाई 1 तारिकदेखि सुरु हुने उल्लेख छ। अवस्था प्राण 4 बजेको अर्पण खबर सकियो। ध्रुव राजाज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड